أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. حمدا لفاتر لكل الصلاة على خاتم الرسل. اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا عنوان نزلہ اور زکام ہے. چونکہ یہ برسات کے دن اور برسات کے دنوں میں عموماً نزلہ اور زکام زیادہ رہتا ہے، تو اس سلسلے میں آج ہم بات کریں گے. خاص طور پہ بہت زیادہ ٹھنڈا پانی پی لینے سے، یا بہت زیادہ الرجی ہونے کی وجہ سے، یا کسی محفل میں، یا کسی مجلس میں، یا آفیسز میں عموماً یہ ہوتا ہے کہ بعض لوگوں کو بہت زیادہ چھینکیں آتی ہیں، اور اس کی وجہ سے دوسرے افراد کو بھی وہ نزلہ اور زکام جو ہے وہ ٹرانسفر ہو جاتا ہے. تو عموماً جہاں پر لوگوں کا اجتماع ہوتا ہے، وہاں پر عموماً یہ نزلہ اور زکام زیادہ پھیلتا ہے. اور ویسے بھی اگر فضا کے اندر پولوشن ہو تو بھی یہ نزلہ اور زکام پھیلتا ہے. نزلہ جس طریقے سے ہم کہتے ہیں جو گرتا ہے وہ نزلہ ہوتا ہے، اور جو اندر جمع ہوتا ہے اسے ہم زکام کہتے ہیں، جس میں ناک بھی بند ہو جاتی ہے، ناک سے چھینکیں آنا بند ہو جاتی ہیں. اس سلسلے میں جو سب سے اہم بات ہے کہ ہم سب سے پہلے اپنی غذاؤں میں ٹھنڈی چیزوں کو جو ہے وہ اوائڈ کریں، اس کی پرہیز کریں. اسی طریقے سے کئی ایسی چیزیں ہیں جو اس میں معاون اور مددگار ہوتی ہیں. خاص طور پہ قہوہ جو ہے بہت عمدہ چیز ہوتی ہے، کہ گرین ٹی کا قہوہ جو ہے اس میں صرف ایک لونگ ڈال دی جائے، اور اس کے بعد وہ پینے سے آپ کا نزلہ اور زکام جو ہے وہ کنٹرول ہو سکتا ہے. اسی طریقے سے مرغی یا بکرے کے گوشت کی یخنی جو ہے وہ اس سلسلے میں بہت عمدہ اثر دکھاتی ہے، کیونکہ موسم بھی تھوڑا سا ابر آلود ہے. تو اس میں زیادہ تر کوشش یہ کرنا ہے، ہمارے لاہور کے بھی افراد جو یہ میرا پروگرام دیکھ رہے ہیں اس وقت، لاہور میں بھی ابر آلود اور بارش کا موسم کل سے چل رہا ہے، تو وہاں پر بھی اگر آپ کوشش یہ کریں کہ اگر یخنی کا استعمال کیا جائے تو وہ بہت عمدہ رہتا ہے. اور اس میں خاص طور پہ جب اس کو بنایا جائے تو اس میں لونگ کا استعمال اگر آپ کریں گے تو وہ بہت عمدہ ہوتا ہے. عموماً بچوں میں یہ زیادہ پھیل جاتا ہے، اور اس کی وجہ بازار کی آئس کریم اور کلفی جو کہ بازار میں ملتی ہے اس کا استعمال بیچا کیا جاتا ہے، اور اس کی وجہ سے بچوں کو جو ہے گلے میں خراش بھی ہوتی ہے، اور نزلہ اور زکام ہو جاتا ہے، ناک بہنے لگتی ہے. تو اس میں سب سے پہلی بات وہی ہے کہ غذا کے پرہیز کے ساتھ ساتھ ایسے جنک فوڈ جو ہے ان کا بھی پرہیز کیا جائے. خاص طور پہ کولڈ ڈرنک کا استعمال جو ہے وہ نہ کیا جائے، اور ٹھنڈی چیزوں کا استعمال نہ کیا جائے تو یہ بہتر ہو جاتا ہے. چونکہ نزلہ زکام ریلیٹڈ جو ہے وہ سردی سے ہوتا ہے، تو ہم یہ سمجھتے ہیں کہ یہ صرف سردی میں ہوگا. یہ گرمی کا بھی نزلہ ہوتا ہے، بعض دفعہ گرمی میں بہت زیادہ تپش کی وجہ سے، اور درمیان میں بہت زیادہ کولڈ ڈرنکس یا ٹھنڈی چیزیں پینے سے بھی جو زکام ہو جاتا ہے. اور بعض دفعہ وہ افراد جو کہ آفیسز میں کام کرتے ہیں وہ ٹھنڈے سے گرم کی طرف جب آتے ہیں تو وہ ایک چینج ہونے کی وجہ سے، یا گاڑی میں فل اے سی ہے اور آپ باہر آئیں گے تو آپ کو نزلہ ہو جائے گا. تو یہ ایک وقتی طور پہ ایسی چیزیں ہو جاتی ہیں، لیکن اس کا تدارک ہونا ضروری ہے. چونکہ نزلہ اور زکام جو ہے اس سے سر عموماً بھاری رہتا ہے، سر میں بھاری پن ہوتا ہے، بعض دفعہ کانوں میں جو ہے وہ باقاعدہ سیٹیاں بجنے کی آواز آنے لگتی ہے. سائنوسائٹس اور رائنائٹس، اور یہ دونوں چیزیں ایسی ہیں کہ جو اسی وجہ سے ہوتی ہیں کہ جب آپ کا نزلہ اور زکام جو ہے وہ پانچ دن کے اندر صحیح نہ ہو. اس سلسلے میں ہم نے آج نسخے بھی ترتیب دیے ہیں، وہ آپ کے سامنے وہ رکھیں گے. اسی طریقے سے کچھ ایسی چیزیں ہیں کہ جو آپ گھر پر استعمال کریں. خاص طور پہ سوجی کا حلوہ میں ایڈوائز کرتا ہوں کہ سوجی کا حلوہ جو ہے اس میں بھی لونگ کا اضافہ کر کے، اور بچوں کو ان دنوں میں جس زمانے میں نزلہ و زکام زیادہ ہو تو اس کا استعمال کریں. اور اس میں جو خاص جو دوا کے طور پہ آپ استعمال کریں گے وہ سوجی آپ کو تھوڑی سی لینی ہے، گڑ لینا ہے، لونگ، اور ذرا معمولی سا ایک چمچہ زیتون کا تیل آپ ڈال دیجئے، اس میں پانچ لونگیں ڈال کے اس کو بگاڑ دیجئے بھگونے میں، اور اس کے بعد اس میں سوجی ڈال کے اس کو اچھی طرح گلابی کر لیں، اور اس میں پھر ایک گلاس پانی ڈال دیجئے، اور آخر میں گڑ ڈال دیں. تو یہ ایک طریقے سے کاڑھا تیار ہو گیا. تو یہ ان دنوں میں جب نزلہ اور زکام زیادہ ہو تو یہ رات کے وقت ایک پیالی جو ہے وہ بڑے پی لیں، آدھی پیالی جو ہے وہ بچے پی لیں، تو یہ بھی بہت عمدہ چیز رہتی ہے اور یہ نزلہ زکام ہمیں عموماً لوگوں کو نیند نہیں آتی, اس نیند کو بھی یہ کنٹرول کرتے ہیں. عموماً ہم بازار سے بنے ہوئے جوشاندے لے لیتے ہیں تو وہ بھی ایک وقتی طور پر فائدہ دیتے ہیں, لیکن اگر آپ برگ گاؤ زبان اگر آپ لے لیتے ہیں, اس میں پرسیاں شاؤں اور اناب, برگ گاؤ زبان, پرسیاں شاؤں اور اناب, اس کا جو شاندہ لیتے ہیں, لیکن بہترین نزلہ اور زکام کا نسخہ اس وقت آپ اسکرین پر بھی دیکھ رہے ہیں, جس میں دکنی مرچ آپ کو لینی ہے 50 گرام, چنے بھنے ہوئے جو عموماً بازار میں بکتے ہیں بھنے ہوئے چنے وہ آپ کو لینے 1/2 کلو, مصری لینی ہے 1/2 کلو. ان تینوں چیزوں کو آپ جو ہے یکجان کر کے پیس لیجئے, اس کا پاؤڈر بنا لیجئے اور ایک چائے کا چمچہ صبح, ایک چائے کا چمچہ شام کو آپ یہ لیجئے. یہ پرانے سے پرانے نزلے کی بھی علاج ہے اور وقتی طور پہ جو نزلہ ہو جاتا ہے تو دن میں آپ 3 دفعہ بھی اس کو لے سکتے ہیں. ویسے اس کی خوراک جو ہے ایک چائے کا چمچہ صبح, ایک چائے کا چمچہ شام کو آپ لیں گے. دوبارہ میں بتا دیتا ہوں, دکنی مرچ 50 گرام, چنے بھنے ہوئے 1/2 کلو, مصری جو ہے وہ 1/2 کلو, ان تینوں چیزوں کو پسوا لیجئے اور ایک ڈبے میں محفوظ رکھ کے ایک ایک چمچہ صبح شام کھائیے تو اس سے انشاءاللہ بہت فائدہ ہوگا. بچے اور بڑے بھی اس کو لے سکتے ہیں. بچوں کی خوراک 1/2 چمچہ اور بڑوں کی خوراک جو ہے پورا چمچہ چائے کا, یہ آپ استعمال کریں پانی کے ساتھ صبح اور شام. اسی طریقے سے یہ ہوتا ہے کہ عموماً نزلہ و زکام کی وجہ سے سر میں بھاری پن ہو جاتا ہے اور عموماً الرجی والے لوگ بڑے پریشان ہوتے ہیں, ہر وقت زکام سی کیفیت رہتی ہے. اس میں پولن الرجی والے لوگ بھی آ گئے اور وہ لوگ جن کو بہت زیادہ نزلے کی وجہ سے الرجی ہوتی ہے. دوسرا نسخہ بھی آپ ہی لکھ لیجئے, اس میں آپ اس وقت اسکرین پہ بھی دیکھ رہے ہوں گے, برگ بنفشہ لینا آئے گا 5 گرام اور اسی طریقے سے اس میں گلے بنفشہ جو ہے وہ لینا ہے 5 گرام, اور یہ دونوں جڑی بوٹیاں ہیں بازار سے مل جاتی ہیں. صرف 2 چیزیں ہیں, برگ بنفشہ اور گلے بنفشہ, 5 گرام لے کے اور اس کو 1 گلاس پانی میں ڈال دیجئے اور اسے ابال کر اور چھان کر اس کو استعمال کیجئے. اگر آپ چاہیں تو اس کو چھوٹے بچوں کو جو ہے 1-1 ٹیبل اسپون بھی دے سکتے ہیں, بڑوں کے لیے 1 پیالی کے قریب اسے آپ کو جو شاندہ بنانا ہے. آپ یقین مانیں دیرینہ سے دیرینہ آپ کا مسئلہ ہو الرجی کا, نزلے کا, زکام کا, چھینکیں اگر آپ کو بہت زیادہ جن لوگوں کو آتی ہیں ان کے لیے بھی یہ بہترین نسخہ ہے. اور یہ الحمدللہ پروگرام میں میں نے 10 سال پہلے بھی نسخہ دیا تھا, امریکہ اور کینیڈا تک کے لوگوں نے جہاں پہ وہاں بھی پولن الرجی ٹائپ کی ہوتی ہے, انگلینڈ میں ایک ہماری مریضہ تھی. تو یہ برگ بنفشہ اور گلے بنفشہ اتنا عمدہ نسخہ ہے کہ اسے معمولی نہ جانیے اور یہ جو شاندہ بھی آپ پیجئے تو یہ ہماری طرف سے آپ کے لیے بہترین نسخہ ہے, اسے آپ استعمال کیجئے. جہاں تک تعلق ہے کہ ہمیں بچوں کو اسے کس طریقے سے بچانا ہے, اور اس کے لیے سب سے اہم چیز جیسے میں نے کہا کہ پرہیز اس میں بہت ضروری ہے, تو پرہیز کے ساتھ یہ نسخے آپ لیجیے اور مقدار جو میں نے بتائی وہ مقدار کے ساتھ لیں گے تو انشاءاللہ اللہ تعالیٰ ضرور شفا دیں گے. ناظرین یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھیں, آپ سے ملتے ہیں وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہم آج آپ کو نزلہ و زکام کے موضوع پر تمام چیزیں بتا رہے ہیں اور ہم نے آپ کے سامنے نسخے بھی پیش کیے, اور اس میں جو ایک جوشندہ میں بتا رہا تھا وہ رہ گیا وقت کی کمی کی وجہ سے. اس میں گاؤ زبان آپ کو لینے 5 گرام, پرسیاں شاؤں 5 گرام, اناب 5 گرام اور سفید الائچی 2 عدد. دوبارہ بتا دیتا ہوں کہ گاؤ زبان 5 گرام, پرسیاں شاؤں 5 گرام, اناب 5 گرام اور چھوٹی الائچی جو ہے 2 عدد, ان کو آپ 1 گلاس پانی میں ابال کر اور چھان کے, وہ لوگ جن کی خشونت زیادہ رہتی ہے, جن کو نزلہ زکام یا یہ کہہ لیں کہ وہ گلے کے راستے بلغم زیادہ گرتا ہے, سینے میں بوجھ رہتا ہے, ان کے لیے یہ نسخہ ہے کہ نزلہ زکام سے بھی بچ جائیں گے اور آپ کے گلے میں جو خشونت رہتی ہے, سینے میں جو بھاری پن رہتا ہے, اس کے لیے یہ بہترین نسخہ ہے, تو اسے آپ استعمال کریں. ہمارے پاس ایک کالر ہے, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں گوجرانوالہ سے بات کر رہی ہوں. جی کیا نام ہے آپ کا؟ وہ نا میرے بھائی کو نا شوگر اور گردے کا مسئلہ ہے. گردے کا کیا مسئلہ ہے بیٹی؟ آپ نے بتایا تھا نا ارک سونف اور گستشیری استعمال کرنی ہے. ارک سونف اور وہ نا مجھے یہ نہیں پتا استعمال کیسے کرنا ہے. वो तो केराटिनिन के था ना, आप मसला पूरा बताइए मुझे, क्या मसला है गुर्दे का? भाई एक मिनट, मैं ना आपको भाई से बात करवाती हूँ, आप उनसे बात कर लें। जी हेलो फरमाइए हेलो फरमाइए, क्या मसला है, सवाल कीजिए। सर मुझे ना शुगर का प्रॉब्लम है, ठीक, शुगर का प्रॉब्लम है और उसके साथ उनकी गुर्दों का प्रॉब्लम है। अच्छा, गुर्दे का क्या तो उस प्रॉब्लम है, जी गुर्दे में क्या मसला है, पथरी है या कोई और सर, मसला? गुर्दों को जो गुर्दों को टेस्ट कराया ना वो 3-4 साल है, वो किस चीज का टेस्ट कराया मैंने, और मुझे उसके साथ ना वो भी है कोलेस्ट्रॉल का मसला भी है। ठीक है ठीक है, तो चलें ठीक है, आपकी कॉल का बहुत बहुत बहुत शुक्रिया। असल में मैंने अर्ज़ किया था कि वो लोग जिनके गुर्दे में कैरेटिनिन का जो मसला होता है वो ज़्यादा बढ़ जाता है, तो कैरेटिनिन लेवल कम करने के लिए अरके सौंफ और कुस्तशीरी का मैंने बताया था कि 5 ग्राम कुस्तशीरी आप ले लीजिए और अरके सौंफ जो है 1 प्याली या आधा गिलास के करीब, यानी कि 100 मिलीग्राम या आधा गिलास आप ले लीजिए, तो इस दोनों को आप सुबह और शाम इस्तेमाल कीजिए, तो इससे क्रिएटिनिन लेवल जो है सही हो जाता है। गुर्दे के अमराज के लिए मुख्तलिफ दवाएँ, पूरी मुझे क्लेरिफिकेशन करें तो उस लिहाज से दवाएँ मैं इंशाल्लाह सेट कर दूँगा। इंशाल्लाह आपसे और मज़ीद कॉल पर बात हो सकती है। हमारे पास एक कॉलर और हैं, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। हेलो जी अस्सलाम वालेकुम, कौन साहिबा कहाँ से? जी सर, मैं नाम नहीं बताना चाहूंगी, मैंने पूछना है कि ये जो है ना मेरा वजन बहुत ज्यादा बढ़ रहा है, ठीक, अब फिर मेरिट तो ज्यादा बढ़ रहा है, हर साल में तकरीबन 10 केजी मेरा वजन बढ़ जाते हैं। ठीक है, अच्छा ठीक है, बिल्कुल ठीक है। हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, मैं रुबीना बोल रही हूँ कराची से। जी फरमाइए, क्या सवाल? गले का मसला, अभी भी बात करने में ना प्रॉब्लम हो रही है, थायराइड आया है मेरे गले में। अच्छा, तो मतलब ये कि सुबह में आवाज बहुत कम होती है, पढ़ने में बात करने में हालांकि एकदम खुश हो जाता है, डरा है, बात करते करते आवाज होने लगती है, तो टेस्ट करवाया तो उसमें ना थायराइड आया है। थायराइड आपका आया है, और आपने कोई टैबलेट शुरू तो नहीं किया एलोपैथिक? जी, एलोपैथिक ना मुझे एक टैबलेट दी, लेकिन मुझे ना क्योंकि मैं बिलीव नहीं करती एलोपैथिक में, तो कुछ दिन मैंने खाई लेकिन मैंने आप छोड़ दी, रमजान में पूरा रमजान खाई मतलब। अच्छा, एक महीना जी, एक महीना ठीक है ठीक है। आप अपनी उम्र बता दीजिए मसला रुबीना। जी उम्र कितनी है आपकी? तकरीबन 47-48 है। 48 है जी, और मेरा पिछले ऑपरेशन हो चुका है, तो मतलब ये कि खाने पीने में इतना परहेज रहती हूँ, लेकिन ऑपरेशन के बाद से ना मेरे गले में ये मसला हुआ है। चलें ठीक है, आप थायराइड की दवा डॉक्टर के मशवरे से ही बंद कीजिए और मैं अपना नुस्खा आपको बताता हूँ। ठीक है जनाब, हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन सा, आप कहाँ से? जी मैं तस्कीन बात कर रही हूँ से। जी क्या सवाल? सर मुझे ना तकरीबन 6 महीने से नज़ला है, एलर्जी भी हो जाती है, ठीक, और उसके साथ खांसी भी हो जाती है, ठीक, तो दवाइयाँ भी खा चुकी हूँ, आराम नहीं आ रहा। चलें ठीक है, इंशाल्लाह आपको जवाब देते हैं, आपकी कॉल का बहुत बहुत शुक्रिया। ठीक, हमारे पास एक कॉल थी फैसलाबाद से, इन्होंने हमें नाम नहीं बताया, उनका वज़न बढ़ता है, वज़न के लिए जो सबसे अच्छी चीज़ है आप लिख लीजिए, बरगे सदाप लिख लीजिए 50 ग्राम, दालचीनी लिख लीजिए 50 ग्राम, सफ़ेद ज़ीरा लिख लीजिए 50 ग्राम, तीनों चीज़ों को हम वज़न चीज़ें हैं, इनको मिला लीजिए और इसको अच्छी तरह से पीस लें, पाउडर कर लीजिए, हावन दस्ते में करें तो ज़्यादा अच्छा है, और उसके बाद 1 टेबल स्पून सुबह, 1 टेबल स्पून शाम आप जो है इसे लीजिए, इससे इंशाल्लाह ताला आपका वज़न बेहतरी की तरफ आ जाएगा, कम हो जाएगा। और इसके साथ लौकी जो है, उस लौकी का शरबत बना लीजिए। लौकी की छिलका उतार के उसको थोड़ा सा स्टीम कर लें और उसको ग्राइंडर में जो है पानी में डाल के और इसका शरबत सा बना के एक बड़ा गिलास सुबह के वक्त पी लिया कीजिए, तो इससे इंशाल्लाह आपका वज़न कंट्रोल में आ जाएगा। हमारे पास एक और कॉलर हैं, रोबीना साहिबा। आपने थायराइड के बारे में बताया। देखिए, थायराइड के लिए अगर आप दवाएं शुरू कर चुकी हैं तो उसको टेम्परिंग जो करनी है, नीचे दवाओं को लाना है, वो डॉक्टर से मशवरे से ही कीजिए। और यहाँ तक, यहाँ जो मेरे दवाओं का ताल्लुक़ है, इसमें सुर्स बहुत उम्दा दवा है। सिर्फ आप तुखमे सुर्स मंगवा लीजिए और इसे आप पिसवा लें। सुबह के वक्त 5 ग्राम और शाम के वक्त 5 ग्राम जो है शहद के साथ मिला के आप ले लीजिए, गर्म पानी के साथ 5 ग्राम सुबह 5 ग्राम शाम तुखमे सुर्स आप लें। और ये थायराइड का बहुत अच्छा इलाज है, लेकिन इसमें मैंने पहले भी अर्ज़ किया था कि इसमें मछली का इस्तेमाल आपको रोज़ाना करना है, 100 ग्राम के करीब बड़े बड़े कतले बना के, और फ़िश के आप महफूज रख लीजिए और उसको आप रोज़ाना उसको बॉयल करके या स्टीम करके विदाउट ऑयल या सालन के तौर पे उसको इस्तेमाल करेंगे तो इंशाल्लाह 11 से 12 महीने यानी एक साल आप इलाज करेंगे तो थायराइड आपका कंट्रोल में आ जाएगा। बच्ची को भी जैसे आपने बताया था कि यही मसला है, और उसके लिए भी आप ये करें कि आप सबसे पहले कुस्त-ए-शीनी मंगवा लीजिए 100 ग्राम, 100 ग्राम काकड़सिंगी मंगवा लीजिए और उसको जो है आप तकरीबन 100-100 ग्राम को आधा किलो शहद के अंदर मिला के और रख लीजिए, और एक चाय का चमचा सुबह एक चाय का चमचा शाम को ले लीजिए। अगर उसको टॉन्सिलाइटिस है यानी कि टॉन्सिल्स हैं तो उसमें यह है कि थोड़ी सी हल्दी ले लीजिए और हल्दी के अंदर जो पान का चूना होता है वो मिला के और छोटी सी पट्टी में लगा के इन जगहों पर भी, यहाँ पर लगाने से अंदर टॉन्सिल्स को काफ़ी सुकून मिलता है। तो ये आप बच्ची को लगाइए और ये दवा जो मैंने बताया वो आपका इस्तेमाल कीजिए। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जनाब मोहतरम हकीम साहब, एक तो गुजारिश मैंने ये करनी है कि आप जो नुस्खा फरमाते हैं ना ज़रा प्लीज़ रिपीट कर दिया करें, क्योंकि लिखते लिखते ना वो 5-7 चीज़ें या 4 चीज़ें वो कुछ ना रह जाती हैं, वो परेशानी होती है। मैं कोशिश हमेशा करता हूं कि उसको वाजे तरीके से बताऊं, लेकिन अगर कोई मेरे से गलती हो जाती है तो आप रात को 1 बजे प्रोग्राम रिपीट हो जाता है तो उसमें दोबारा देख लिया कीजिए, क्योंकि हमारे पास वक्त बड़ा महदूद होता है तो इसमें हमें कई चीज़ें कवर करनी होती हैं, तो इसे आप रिपीट में देख लें। आप अपना सवाल बताइए। जी, दूसरी गुजारिश ये है कि छोटे बच्चे जो होते हैं ना 5-6-7 साल तक, उनमें अक्सर खांसी और नज़ले की शिकायत रहती है। डॉक्टर साहब के पास जाते हैं तो वो ये एंटीबायोटिक कितनी हार्ड दवाइयाँ दे देते हैं कि नेक्स्ट टाइम उससे भी तेज दे देते हैं, वो फिर बच्चों की सेहत पे भी असर पड़ता है। कुछ ऐसा नुस्खा बता दें कि जो उसके गले की खराबी हो या खराशें जो होती हैं गले की या छाती में से रेशा खारिज नहीं कर सकते, बड़े तो रेशा खारिज कर लेते हैं ना बलगम वगैरह को, बच्चे नहीं कर सकते, कोई जिससे कोई ऐसा नुस्खा आप मेहरबानी फरमाए, बहुत लोगों का भला होगा कि जिससे वो खांसी उन नज़ला जो ठीक हो जाए। एंटीबायोटिक खा खा के फिर उनके पेट भी खराब हो जाते हैं, रंग भी पीले हो जाते हैं, सेहत भी खराब हो जाती है, कमजोर भी हो जाते हैं। जी जी बिल्कुल, ये मेहरबानी फरमाए। आप अपना नाम बता दीजिए। मेरा नाम है इनाम। इनाम साहब, आप पास एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। टीवी की आवाज बंद कीजिए, आपकी आवाज हम तक नहीं आ। टीवी बंद है मेरा। जी फरमाइए, अस्सलाम वालेकुम। वालेकुम सलाम भाई, तो किडनी का मसला है ना मेरे भाई का। अच्छा, किडनी का गुर्दों कोमर में है ना, गुर्दों की मसला डॉक्टर ने बताया, 3 महीने से दर्द है, गुर्दों का मसला है। जी जी जी, दर्द है या कोई पथरी वगैरह भी है? पथरी वगैरह तो नहीं है, दर्द है। अच्छा, दर्द है, चलें ठीक है, आपको बताते हैं। बहुत शुक्रिया आपकी कॉल का। हमारे पास नज़ला एलर्जी और खांसी के 2 सवालात आ गए, और ये मिस्कीन साहिबा इन्होंने जगह नहीं बताई। बहरहाल इन्होंने सवाल किया है कि नज़ला खांसी और एलर्जी है, हमारा प्रोग्राम ही आज नज़ला और ज़ुकाम पर है, इसे आप जो मैंने शुरू में नुस्खे बताए आज स्क्रीन पे भी हमने नुस्खे दिए वो आप ज़रूर देखिए और उसके मुताबिक आप इस्तेमाल करें। दूसरा ये कि जिन लोगों को खांसी पुरानी हो जाती है, खांसी ख़त्म नहीं होती, तो उसके लिए आपको ये करना है कि आपको बही दाना लेना है और बही दाना 10 ग्राम जो है आधा गिलास पानी में कटोरी में बड़ी वाली में डाल दीजिए और तकरीबन 20 मिनट बाद उसको अच्छी तरीके से फेंटें ताकि वो उसका लुआब जो है वो ज़्यादा बने, और उसके बाद उसको छान के वो लुआब जो है दो दो चमचे करके, बड़ा जो मरीज है तो वो दो दो चमचे ले, अगर छोटा बच्चा है तो उसको चाय का आधा आधा चमचा दिन में 10 मरतबा 8 मरतबा देंगे, तो बही दाने के लुआब के अंदर ये खासियत है कि वो गले की खशूनत भी कम करता है, गले में जो खांसी जिस वजह से इन्फेक्शन की वजह से होती है वो भी बेहतर होती है। क्योंकि देखिए जो ये खांसी है इसकी कोई एक वजह नहीं होती, इसकी कई वजह होती हैं। बाद दफ़ा अंदर जो हमारे पीप जो होती है, इन्फेक्शन जो होता है वो अगर लॉस्टैन के अंदर हो जाता है, टॉन्सिल्स के अंदर हो जाता है, तो उसकी वजह से भी अंदर खराश इतनी ज़्यादा होती है कि बार बार इरिटेशन होती है, उसकी वजह से खांसी होती है, बाद दफ़ा लोअर लंग्स का प्रॉब्लम होता है। तो कई वजूहात है, लेकिन आप बही दाने का इस्तेमाल कीजिए और हमारा प्रोग्राम रिपीट में देखिए, उसमें तमाम नुस्खे आज नज़ला ज़ुकाम के दिए। आप बस एक कॉलर हैं, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन सा हकीम साहब? मेरे ना फेस पे बहुत दाने निकले रेशे वाले। अच्छा। और मेरे चेहरे पे बाल भी बहुत ज्यादा है। ठीक। और मेरे हाथ पाँव में जलन भी बहुत होती है। एक बात सुनो, मैं नुस्खा तुम्हें बताऊंगा, टीवी के सामने बैठो लेकिन बड़े गौर से सुनना, ठीक है? बड़े गौर से सुनना। और मेरे दाने 4 साल हो गए मेरे दाने नहीं जा रहे। मैं आपसे वही अर्ज कर रहा हूँ, आप कागज पेंसिल लेके बैठ जाइए और मैं इंशाल्लाह आपको बताता हूँ। आपकी कॉल का बहुत बहुत शुक्रिया। हाँ, पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। नाज़रीन, यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ेंगे और बाकी जवाबात भी वक्फे के बाद देंगे। मिलते हैं आपसे मुख्तसर से वक्फे के बाद। अस्सलाम वालेकुम वरहमतुल्लाह। अस्सलाम वालेकुम। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। हमारे पास एक कॉलर हैं, पहले उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहिबा कहाँ से बोल रही हैं? मैं शेखपुरा से बात कर रही हूँ। मेरा बेटा है 8 साल का जी, तो उसकी ना आंखों में एलर्जी है, गर्मियों में उसकी आंखें इतनी पीली हो जाती है जैसे ये कान हुआ है। ठीक है। और वो बहुत खारिश करता है आंखों में। ठीक है, तो अभी तो आप कोई दवाई ऐसी बता दे कि ये सही हो जाए। चलें ठीक है, मैं इंशाल्लाह आपको बताता हूँ। आपकी कॉल का बहुत बहुत शुक्रिया। हाँ, पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? जी मैं, आवाज नहीं आ रही आपकी। जी मैं अतरगोदा पंचायत से बात कर रही हूँ। जी फरमाइए, सवाल बताइए। जी मेरी ना एड़ियों में बहुत ज्यादा दर्द है। आप टीवी की आवाज बंद कीजिए, सरगोदा से जो आप बोल रही हैं। जी एड़ियों में दर्द है आपके? जी दबाव नहीं आता उसके ऊपर। ठीक, यूरिक एसिड चेक है आपका? जी यूरिक एसिड चेक किया है आपने? नहीं। चलें ठीक है, मैं आपको बताता हूँ। आपकी कॉल का बहुत बहुत शुक्रिया। हमारे पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। हेलो जी, अस्सलाम वालेकुम। वालेकुम, कौन कहाँ से? जी हुमैरा सही वाले से बात कर रही हूँ डॉक्टर साहब। जी फरमाइए सवाल। जी डॉक्टर साहब मेरे दो सवाल हैं आपसे। एक मेरा मसला है जी कि मुझे 2-2.5 साल से यूरिन में झाग बहुत आता है। मुंह में झाग आता है? नहीं जी, यूरिन में झाग बहुत आता है। अच्छा ठीक है। हर जी हर वक्त आता है। मैंने अपना यूरिन DR करवाया था तो उसमें मैं इन्फेक्शन था, तो मैंने एंटीबायोटिक खाई थी, वो ठीक हो गया। फिर उसके बाद यूरिन कल्चर कराया, रिपोर्ट तो क्लियर थी, मगर झाग 2 साल से खत्म नहीं हो रही है जी। ठीक। अच्छा, दूसरा मेरा मसला है ये है जी कि मेरे बालों में आगे बहुत गंज है, बहुत बड़ा गंज है, खोपड़ी नजर आती है आगे से और बहुत हल्के बाल हैं। ठीक। गुच्छे के गुच्छे उतरते हैं बालों के। अच्छा, एज बताइए मेरा। जी एज मेरी 34 है। ठीक है जनाब, बहुत शुक्रिया। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम, मैं हकीम साहब से मरीज़ से बात कर रहा हूँ, सैयद मोहसिन रज़ा। जी फरमाइए मोहसिन साहब। सर मेरा मसला ये है कि मेरी वाइफ है, उसको मैदे का प्रॉब्लम है, वो जो चीज़ भी खाती है ना जी, वो हजम नहीं कर पाती है, तो बुराए मेरे पानी ये इसके बारे में मुझे कोई मुफीद बात बताए। तो इसमें क्या उल्टी हो जाती है उनको? जी बिल्कुल, जी बिल्कुल बिल्कुल उल्टी खा देती है उसी वक्त। और खाने से पहले मतली तो नहीं होती? नहीं खाने से पहले नहीं होती, जब खाना खा लेती हैं उसके बाद तबीयत खराब बिगड़ना शुरू हो जाती है और उसी वक्त जो है ना उल्टी कर देती हैं। उल्टी कर देती हैं। रोजाना का रूटीन यही है या हफ्ते में एक नहीं हफ्ते में एक बार हो जाता है तो काफी तबीयत फिर खराब हो जाती है, फिर मैक्सिमम खाना पड़ती है या इस तरह से। ठीक है मैं बताता हूं। होता है बड़ी मेहरबानी। ठीक है मोहसिन साहब बहुत शुक्रिया। हमारे पास एक और कॉल आ रहा है। अस्सलाम वालेकुम। हमारे पास जो कॉलर है उसमें इनाम साहब, हमें नहीं पता कहाँ से इन्होंने कॉल की थी, बहरहाल काफ़ी तफसीली बात की और आपने मुझे ये बताया कि जो बच्चे एंटीबायोटिक पे आते हैं, ज़रा सा नज़ला हुआ, ज़ुकाम हुआ, चेस्ट इन्फेक्शन हुआ, एंटीबायोटिक ले लेते हैं, तो इससे किस तरीके से निजात मिले। देखिए बात यह है कि हमारी जो दवाएं होते हैं तिब्बे नबवी या तिब्बे यूनानी की दवाएं होती हैं, इसको इस्तेमाल करने से हम थोड़ा सा हिचकिचाते हैं। हम समझते हैं कि एंटीबायोटिक का सहारा लिए बगैर जो है हमारा बच्चा सही नहीं होगा, चेस्ट इन्फेक्शन हो चाहे कोई भी चीज़ हो, हमने लाजिम वो लेना होता है, एक हमारी रिवायत में शामिल हो गया है। और अगर कोई मशवरा देता है नाम साहब तो वो यही कहते हैं कि नहीं जनाब इससे ये हो जाएगा, ऐसा कुछ भी नहीं है। सिंपल सा है कि सबसे पहले ये कि जो आपके बच्चे का जो इम्यून सिस्टम है वो वीक हो जाता है और जिसको बार बार नज़ला ज़ुकाम खांसी होती है, तो उसके लिए एक चीज़ आप घर पे तैयार करके रखिए, काकर सिंगी आप ले लें 100 ग्राम और इसी तरीके से पुस्तशीनी ले लें 100 ग्राम। ये काकर सिंगी का खासा ये है कि ये हर किस्म के सीने के इन्फेक्शन, खांसी, नज़ला और उसी तरीके से पुस्तशीनी का ये खासा है कि ये बेहतरीन दवा है गले के हर अमराज के लिए और इन्फेक्शन के लिए हर किस्म के उसको कंट्रोल करती है। तो आपने करना ये है कि सबसे पहले तो मेरा प्रोग्राम रिपीट में देख के नज़ला ज़ुकाम का एक मैंने नुस्खा जिसमें अभी लगा हुआ है आप इसे देखिए और इसका इस्तेमाल कीजिए और इसके साथ जो है कुस्तशीनी काकर सिंगी को शहद में मिला के पूरा महीना इस्तेमाल कीजिए तो आप देखिए उसको इन्फेक्शन ही नहीं होगा। असल जो ऐसे इन्फेक्टेड मरीज़ों का इलाज करने का वक्त होता है वो ये है, जुलाई, अगस्त, सितंबर, अक्टूबर, चार महीने तक के आप सिर्फ उनको जो मैंने नुस्खा बताया है चने का और दखनी मिर्च वाला जो स्क्रीन पर भी अभी आया, तो इसे आप इस्तेमाल कीजिए। आप बिल्कुल मीठा सा होता है, कोई ऐसा ख़राब नुस्खा नहीं है, ये आप रूटीन में दीजिए बच्चों को और काकर सिंगी और ये दीजिए, आप देखिए सवाल ही पैदा नहीं होता उसे कोई इन्फेक्शन। आपकी कॉल का बहुत शुक्रिया इनाम साहब। गुर्दे का दर्द एक सवाल किया लेकिन उन्होंने जवाब नहीं दे सके, मतलब नाम नहीं बता सके। गुर्दे में इनके बहुत दर्द है, आप जो है इसके लिए सबसे उम्दा चीज़ जो है वो ये है कि आप मको ले लीजिए, मको का अरक ले लीजिए बाज़ार से, अरके मको के नाम से वो इनको इस्तेमाल करवाइए और गुर्दे के दर्द के लिए जो मछली होती है, मछली वाले जो होते हैं उनसे कहें कि मछली जो रोहू मछली होती है उसके सर पे एक पत्थर होता है संग सुरमाही के नाम से, संग सुरमाही या तो हर्बल दुकानों पर मिल जाएगा, संग सुरमाही को आप ले लीजिए, तकरीबन दो पत्थर वो आप ले लें और इसी तरीके से भुट्टे के बाल 5 ग्राम ले लीजिए, संग सुरमाही ले लीजिए और कुल्थी की दाल, ये तीनों चीज़ें जो हैं आप 5 ग्राम वो ले लें और दो पत्थर उसके मछली के सर के, इसे आप पानी के अंदर अच्छी तरह उबालिए, जैसा भी दर्द हो वो पानी दिन में 2-3 दफ़ा आप दीजिए, इंशाल्लाह इससे बेहतरी आएगी और गुर्दों में सुकून भी मिलेगा और अगर कोई पथरी है तो वो भी आहिस्ता आहिस्ता छोटी पथरियों को जो है वो खारिज करता है। हमारे पास एक और सवाल एक साहिबा ने किया था और मैंने कहा था तुम कागज़ पेंसिल लेकर बैठना और आपका मसला हल हो जाएगा और इन्होंने बताया कि चेहरे पर बाल अनवांटेड हेयर के बारे में भी मैं आज बताऊंगा और चेहरे पे जो दाने हो गए हैं उनके बारे में भी बताऊंगा। देखिए चेहरे पे दाने के लिए दो चीज़ें इस वक्त कुदरत ने हमें दी हुई है, नंबर एक आम दिया हुआ है, आम की गुठली ले लें उसको बीच में से काट लीजिए, अंदर उसका मग़ निकलता है जिसे हम मींग भी कहते हैं, तो आम की मींग आप ले लें तकरीबन 20 ग्राम, इसी तरीके से जो जामुन बाज़ार में आया हुआ जामुन की गुठलियाँ ले लीजिए 20 ग्राम और इसमें जो है 5 ग्राम हल्दी डाल दें, इसको अच्छी तरीके से پیس لیں دونوں گٹھلیاں جو ہے وہ تازی ہوں گی، ان کو کسی چیز میں گرائنڈ کر لیجئے، پیس لیجئے اور 5 گرام اس میں 20-20 گرام کے اندر ہلدی ملا دیجئے، ایک مرہم سا بن جائے گا۔ یہ اپنے دانوں میں، جھائیوں میں، چہرے کے اندر جو سیاہ پن آ جاتا ہے اس کے لیے، اور آپ اس کو لگائیے اور 2 گھنٹے بعد اس کو نکال دیجئے۔ اگر یہ چپک نہیں رہا تو اس میں شہد ملا لیجئے اور اس کو چہرے پہ لگا لیجئے، آپ کا مسئلہ حل ہو جائے گا۔ انوانٹیڈ ہیئر کے لیے جیسے آپ نے کہا، اس کے لیے بھی بڑا اہم نسخہ میں کیو ٹی وی کے ذریعے میں دے رہا ہوں، اور میں نے بڑے لوگوں کو یہ نسخہ جو ہے اپنے کلینک سے مطب سے بھی دیا۔ اس میں یہ ہے کہ جو کیکر کا جو درخت ہوتا ہے، کیکر کا درخت جو ہے اس میں آپ جائیے تو اس میں ہرے رنگ کی پھلیاں لگتی ہیں، ہرے رنگ کی پھلیاں جب اسی موسم میں ہوں گی، چونکہ ابھی بہار کا موسم ہے، بارش برسات بھی ہو رہا ہے، تو جیسے بھی انوانٹیڈ ہیئر ہوں، ادھر اس جگہ پہ ہوتے ہیں، یہاں آتے ہیں، عورتیں پریشان، دنیا کی لاکھوں روپے کی کریمیں لگا لیتی ہیں، آپ صرف وہ کیکر کی پھلی لے لیجئے ہرے رنگ کی، اور اس کو چٹنی کی طرح جو ہے وہ پیس لیجئے، اور پیسنے کے بعد جو ہے آپ صرف 1 ہفتہ اپنے انوانٹیڈ ہیئرز کو پہلے تھریڈنگ کرا کے اور اس جگہ پہ آپ لگائیں گی تو آپ کے بال زندگی بھر کے لیے غائب ہو جائیں گے۔ یہ میرا بڑا اہم نسخہ اور کیو ٹی وی کے ذریعے میں آج دے رہا ہوں، پوری دنیا میں لوگ سنتے ہیں، کیکر کے درخت کی تازی پھلی ہرے رنگ کی جو ہوتی ہے وہ تو سوکھ جاتی ہیں، اسے استعمال کیجئے۔ اور کھانے کے لیے پنچ کیکر، پنچ کیکر جو ہے وہ دکان پہ جائیے، ان کو بولو پنچ کیکر دے دو، تو پنچ کیکر کے اندر کیکر کے پتے، کیکر کی ٹہنی، کیکر کے پھول، کیکر کی پھلی اور کیکر کی چھال، ان تمام چیزوں کو ملا کر وہ ایک پاؤڈر بناتے ہیں، وہ پاؤڈر جو ہے آپ لیجئے۔ جملہ امراض جو خواتین کے ہوتے ہیں ان سب کے لیے، ہر خاتون کو جیسے بتیسا کھاتی ہیں اسی طریقے سے پنچ کیکر کا استعمال یہ کریں۔ یہ بھی میرا اپنا ذاتی نسخہ جو آپ کو میں پیش کر رہا ہوں، اسے استعمال کیجئے، انشاءاللہ آپ کے تمام مسائل حل ہو جائیں گے۔ ہمارے پاس شیخوپورہ سے 8 سالہ بچی کے بارے میں بتایا کہ آنکھوں میں الرجی ان کو ہو گئی ہے اور پانی آ گیا ہے۔ دیکھیے اس سلسلے میں میں صرف یہ مدد کر سکتا ہوں، چونکہ جو میرے پاس علاج ہیں، جو دوائیں ہیں، وہ میں اس طریقے سے نہیں بتا سکتا کہ کیونکہ آنکھوں کا معاملہ ہے، مقدار میں اگر آپ نے غلطی کر دی تو آنکھوں میں کوئی مسئلہ، سمپل سا عرق گلاب آپ لے لیجئے، اس سے آتشہ ہو، اور وہ عرق گلاب لے کے اس بچی کی آنکھوں میں ڈالیے اور آپ آئی اسپیشلسٹ کو دکھائیے کہ ایسا کیا اس کے اندر انفیکشن ہو گیا ہے، اس کی دوائیں اور اس کے اندر آنکھوں میں ڈالنے کی دوائیں، وہ بھی اگر دیتا ہے تو ایک وقت عرق گلاب ڈالیے، لیکن یہ ذہن میں رکھیے جو عرق گلاب آپ لیں گی وہ سہ آتشہ ہو، وہ آپ کے بچی کی آنکھوں کے لیے بہت عمدہ اور بہتر رہے گا۔ اور اس کو کھلانے میں شیل والے یعنی کہ جو چھلکے والے بادام ہوتے ہیں وہ لے لیجئے، اور وہ 7 بادام صبح، 7 بادام شام کو اس بچی کو کھلائیے، انشاءاللہ اس سے بہتری آ جائے گی۔ سرگودا سے صاحبہ کا فون تھا، آپ نے بتایا کہ ایڑی میں شدید درد ہے، نیچے نہیں رکھا جاتا۔ اس میں آپ سب سے پہلے تو یہ کیجئے کہ اپنا یورک ایسڈ چیک کرائیے، اور گلوٹیسو بازار سے منگوائیے، لاہوری نمک جو ثابت ہوتا ہے اس کے چھوٹے چھوٹے ٹکڑے کر لیجئے، لاہوری نمک اور گلوٹیسو جو ہے دونوں کو باہم کہ ایک تھوڑے سے پانی میں، 1 لیٹر پانی میں ابال لیجئے، اور ابالنے کے بعد جو ہے اس کو کسی ٹپ میں رکھ کے اس کی ٹکور کریں، اپنے جہاں پہ ایڑیوں کو اس میں ڈال دیجئے۔ گلوٹیسو جو ہے 50 گرام بھی بہت سارے ہو جاتے ہیں، تو وہ آپ بازار سے لے کے اس طریقے سے پاؤں کی ٹکور کریں۔ اور اگر آپ کو یورک ایسڈ ہے تو اس کے لیے جو دیسی علاج ہے وہ یہ ہے کہ آلو لے لیں اور آلو کو دھو کے چھلکے سمیت اس کا جوس نکال لیجئے، 4 ٹیبل اسپون آلو کا جوس، 4 ٹیبل اسپون پانی جو ہے وہ آپ ملا کے اس میں اور صبح لے لیں، اور رات کے وقت 4 ٹیبل اسپون آلو کا جوس اور 1 ٹیبل اسپون زیتون کا تیل اس میں ملانا ہے، وہ رات کو لے لیجئے، آپ دیکھیں کچھ دنوں میں آپ کا درد بالکل غائب ہو جائے گا انشاءاللہ۔ حمیرہ صاحبہ سائیوال سے تھیں، اور انہوں نے جو ہے وہ پیشاب کے بارے میں، یورین کے بارے میں بتایا۔ اس کے لیے جو سب سے عمدہ چیز ہے وہ کلتھی کی دال ہے، کہ کلتھی کی دال بلیک کلر کی ہوتی ہے، اسے کوٹ لیجئے، اور کوٹنے کے بعد آدھا گلاس پانی میں پوری رات رکھے رہنے دیجئے، اور صبح چھان کر آپ وہ آدھا گلاس پانی پیجئے، اور اسی طریقے سے صبح کلتھی کی دال کو کوٹ کے رکھ دیجئے اور رات کو وہ پی لیجئے، تو اس سے آپ دیکھیں گے کہ انشاءاللہ بہتری آئے گی۔ اور اس کے ساتھ ساتھ جو ہے کھیرے کا استعمال زیادہ کریں، کھیرا آپ لے لیں تقریباً 1/2 کلو، اور اس کے چھلکا اتار کے اس کا جوس نکال لیں پانی ڈال کے، اس کو بھی 1 گلاس آپ دو दोपहर को लें, सिर्फ दोपहर को एक गिलास खीरे का जूस पियेंगे तो आपका मसला अल्लाह पाक हल कर देंगे, आपको शिफा हो जाएगी। हमारे पास मोहसिन रज़ा साहब ने अपनी बीवी के बारे में फरमाया और आपने बताया कि उनको अमूमन उल्टी हो जाती है। इसके लिए देखिए मेरे भाई, आप मेरे ख़्याल से पाकिस्तान से कॉल नहीं थी, ये बाहर से थी। आप बड़े गौर से ये चीज़ें नोट कर लीजिए। आपको सबसे पहले एक पाव यानी कि 250 ग्राम आलू बुखारा, सूखा आलू बुखारा ले लीजिए, 250 ग्राम जो है अनारदाना ले लीजिए, 250 ग्राम इमली ले लीजिए। ये तीन चीज़ें हो गई। और इसके अलावा ज़रिश्क आप लिख लीजिए, ज़रिश्क जो है ये भी आपने एक पाव लेनी है। इन चार चीज़ों को आप पानी में तकरीबन 2 लीटर या 2.5 लीटर पानी में इनको सबको डाल के उबाल लीजिए। उसके बाद उसको जब देखेंगे वो अच्छी तरह तमाम चीज़ें उसमें मेल्ट हो गई, गल गई, तो चूल्हा बंद करके पानी ठंडा होने पे उसको किसी कपड़े से छान के उस महलूल के अंदर जो है वो तकरीबन 1.5 किलो चीनी मिला के उसको बना लीजिए। और उसके अंदर आखिर में जब बिल्कुल तैयार हो जाए, चूल्हे से उतारने से पहले तबाशीर, आप असली वाली जो है वो इंडियन स्टोर में मिल जाती है तबाशीर, वो आप तकरीबन 25 ग्राम इसमें ऊपर से चीनी की तरह छिड़क दीजिए, तो ये आपका दवा तैयार। दुनिया की बेहतरीन दवा है जो जिगर के लिए, हाजमे के लिए, और जिगर से जो डक जो है वो ख़राब हो जाती है, उसमें कोई ऑब्स्ट्रक्शन आ जाती है या बदहजमी के लिए, उल्टियों के लिए ये बेहतरीन दवा है। इसे आप 2 चमचे दोपहर को, 2 चमचे रात को खाना खाने से पहले अपनी वाइफ को दीजिए। आप देखेंगे अल्लाह पाक इसमें बिल्कुल शिफा दे देंगे और आपकी बीवी बिल्कुल सेहतमंद हो जाएंगी। जहाँ तक ताल्लुक़ है ग़िज़ाओं का, उसमें आबी जौ का इस्तेमाल आपने ज़रूर करना है, या जौ का जो दलिया बाज़ार में आजकल तो कोई उसके बाकायदा कोकर भी बन गए, बिस्किट्स भी बन गए, तो वो जौ का इस्तेमाल जितना ज़्यादा आप करवाएंगे जौ के दलिए की सूरत में, और इसी तरीके से सुबह के वक्त अगर नाश्ते में आप उनको जौ का दलिया दें तो ये इंशाल्लाह ताला कुछ दिनों में सेहत हो जाएगी। हमारे प्रोग्राम का मकसद जो है वो यही होता है कि आपको सही चीज़ें प्रोवाइड किए जाएँ। मकदार का आपको ख्याल रखना है। रात को 1 बजे ये हमारा प्रोग्राम रिपीट होता है, मेरे टेलीफोन नंबर आते हैं तो उसमें आपको जो ज़रूरत हो आप मुझसे कॉन्टेक्ट, इस वक्त स्क्रीन पे मेरे नंबर आ रहे हैं तो वो आप उसमें कॉन्टेक्ट कर सकते हैं। आपका बहुत बहुत शुक्रिया। अल्लाह ताला आपका हामी व नासिर हो। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त। अस्सलामु अलैकुम व रहमतुल्लाह।